किन लामो लाग्दैछ सयौं कोटी फेरि सके तर निन्द्र आउँदैन सधैँ जै आज पनि जुन चम्किरहेछ तर बादल पारी लुकी मलाई जिस्काउँछ किन हो आज धेरै पछि तिमीसँग बोलेको तर जुनी बित्यो होला मैले मुटु सुम्पेको सधैँ जै आज पनि कुरा अधुरो नै रह्यो भन्छु भने मनका कुरा त्यो मुटुमै लुक्यो कसरी भनौ तिमीलाई तिम्रो आँखामा एउटा जादु छ तिम्रो मुस्कुराउने पारमा एउटा बेग्लै नै आवास छ खै त तिमीले बुझेको किन मुटु मेरो चोरेको अझै याद छ तिमीले पहिलो पल्ट मलाई छोडेको थाहा छैन तिमी को हौ मेरो थाहा छैन कसरी आयो थाहा छैन तिमी को हौ मेरो थाहा छैन कसरी आयो तर सम्झेर तिमीलाई हराउने गर्छु म सोचेर तिमीलाई आइ निदाउने गर्छु म सम्झेर तिमीलाई आइ हराउने गर्छु म सोचेर तिमीलाई आइ निदाउने गर्छु म सिरानीलाई अङ्गालेर डोलाउँदैछु किन चल्दैछ बतास हेर न बढ्दैछ यो धड्कन चल्दैछ बतास हेर न बढ्दैछ यो धड्कन आँखाको सामु तिमी देख्दैछु किन हो आज धेरै पछि तिमीसँग बोलेको किन तिमी देख्दैनौ मैले मुटु सुम्पेको कसरी पोखु तिमीलाई मेरा मनमा लुकेका कुरा छन् जति टाढा हुन खोज्छु ती माया बढ्दै जान्छ झन् खै त तिमीले बुझेको तिमीले नै मुटु चोरेको अझै याद छ तिमीले मलाई हेर्दै मुस्कुराएको थाहा छैन तिमी को कसरी आयो थाहा छैन तिमी को हौ मेरो थाहा छैन कसरी आयो तर सम्झेर तिमीलाई हराउने गर्छु म सोचेर तिमीलाई आइ निदाउने गर्छु म सम्झेर तिमीलाई आइ हराउने गर्छु म तिमीलाई आइ निदाउने गर्छु म तिम्रो मुस्कुराउने पारमा एउटा बेग्लै नै आवास छ तर सम्झेर तिमीलाई हराउने गर्छु म सोचेर तिमीलाई आइ निदाउने गर्छु म सम्झेर तिमीलाई आइ हराउने गर्छु म सोचेर तिमीलाई आइ निदाउने गर्छु म सम्झेर तिमीलाई आइ हराउने गर्छु म सोचेर तिमीलाई आइ निदाउने गर्छु म